एउटा साथ नछोड्नु कहिले नि जवानी चले पछि तिम्रो र मेरो सम्बन्ध नजिकको माया बढे पछि सम्बन्ध नजिकको माया बढे पछि सोच्दा सोच्दै पर्दछन् सम्झना जवानी चाहिँ